कोई गली ऐसी नहीं, कोई गली ऐसी नहीं जो न सजी हो, कोई भी घर ऐसा नहीं जो न सजा हो, जो न सजा हो। महफिले दुरूद की, न्याज नबी पाक की, महफिले दुरूद की, न्याज नबी पाक की, शरबत की सबीले मौला ने आता की, नबी नबी नबी नबी नबी नबी विर्द रहेगा, आका की मोहब्बत में, आका की मोहब्बत में घर बार सजाए, जब तलक दम है दम मुझे मौला की कसम, जब तलक दम है दम मुझे मौला की कसम, मेरी नस्लों में चलेगा ये रुका गए न रुकेगा, मिलाद रहेगा, सदाएं दुरूदों की आती रहेगी, जीने सुन के दिल शाद होता रहेगा, खुदा अहले सुन्नत को आबाद रखे, मोहम्मद का मिलाद होता रहेगा, आए मेरे मुस्तफा सबकी सदा, बादशाह है दो जहां, तुम सा कोई है कहां, अस्सलाम जाने जा, कह रहे हैं इनसो जा, सारा जमाना कहे आज कोई ना रुके, सांस चले या रुके नारा ये लगता रहे, चार यारों की सदा, अहले बैत ने कहा, हौसे पाक ने कहा, मेरे रजा ने कहा, मेरे मुर्शिद ने कहा, गली गली नगर नगर नारा लगेगा, इस्लाम का पैगाम सदा जिंदा रहेगा, इस्लाम का पैगाम सदा जिंदा रहेगा, सरकार तेरा नाम सदा जिंदा रहेगा, सरकार तेरा नाम सदा जिंदा रहेगा, जब तक रहेंगे दुनिया में उशाक सलामा, जब तक रहेंगे दुनिया में उशाक सलामा, मीलाद का ये काम सदा जिंदा रहेगा, कोई गली ऐसी नहीं जो न सजी हो, कोई भी घर ऐसा नहीं जो न सजा हो, महफिले दुरूद की, न्याज नबी पाक की, शरबत की सबीले मौला ने आता की, बचपन से मैं मीलाद मनाता ही रहा हूँ, बचपन से मैं मीलाद मनाता ही रहा हूँ, घर बार मोहल्ले को सजाता ही रहा हूँ, घर बार मोहल्ले को सजाता ही रहा हूँ, मैं इससे जुदा रह नहीं सकता मेरे यारो, मैं इससे जुदा रह नहीं सकता मेरे यारो, सरकार का परचम लगाता ही रहा हूँ, मरहबा मरहबा, सरकार का मिलाद चलो मिलके मनाए, चलो सरकार का मिलाद चलो मिलके मनाए, या नबी सलाम अलैका, या रसूल। رسول سلام علیکا صلوات اللہ علیکا مرحبا. میلاد کے صدقے سے غلاموں پہ رحمت, میلاد کے صدقے سے غلاموں پہ رحمت. میلادیوں کی دیکھو جہاں بھر میں ہے عزت, میلادیوں کی دیکھو جہاں بھر میں ہے عزت. قبریں کھلی تو دیکھ کے حیران ہے سائنس, قبریں کھلی تو دیکھ کے حیران ہے سائنس. آقا کے غلاموں کے تو چہرے بھی سلامت. خواجہ کے سبھی چاہنے والے, چاہنے والے سبھی چاہنے والے. کیا پاک وطن میں میرے داتا کے دیوانے. میلاد تو ہر دیش میں ہوتا ہی رہا ہے, میلاد تو ہر دیش میں ہوتا ہی رہا ہے. اس بار یہ جائے گا ستاروں سے بھی آگے. مصطفیٰ مرحبا یا مصطفیٰ, آج ہے سب کی صدا مرحبا یا مصطفیٰ. بادشاہ ہے دو جہاں مرحبا یا مصطفیٰ, تم سا کوئی ہے کہاں مرحبا یا مصطفیٰ. السلام جان جان مرحبا یا مصطفیٰ, کہہ رہے ہیں انس و جان مرحبا یا مصطفیٰ. سارا زمانہ کہے آج کوئی نہ رکے, سانس چلے یا رکے نعرہ یہ لگتا رہے. چاری یاروں کی صدا مرحبا یا مصطفیٰ, اہل بیت نے کہا مرحبا یا مصطفیٰ, غوث پاک نے کہا مرحبا یا مصطفیٰ, میرے رضا نے کہا مرحبا یا مصطفیٰ, نگر نگر نارا لگے گا. بچوں کو محمد کی غلامی کا بتانا, آقا کی محبت ان گٹی میں پلانا. بچوں کو محمد کی غلامی کا بتانا, آقا کی محبت ان گٹی میں پلانا. تم آلو صحابہ کے فضائل بھی سنا کر, تم آلو صحابہ کے فضائل بھی سنا کر. عاشق بنا بنانا, کوئی گلی ایسی نہیں جو نہ سجی ہو, کوئی بھی گھر ایسا نہیں جو نہ سجا ہو. محفل درود کی نیاز نبی پاک کی, شربت کی سبیلے مولا نے عطا کی. میلاد ہے ایمان میرا کیوں نہ مناؤں, میلاد ہے ایمان میرا کیوں نہ مناؤں. محفل درود پاک کی میں کیوں نہ سجاؤں, محفل درود پاک کی میں کیوں نہ سجاؤں. میلاد کے منکر سے میرا کیسا تعلق, میلاد کے منکر سے میرا کیسا تعلق. رشتہ نبی کے مرحبا مرحبا, سرکار کو میلاد چلو مل کے منائے, سرکار کو میلاد چلو مل کے منائے. میلاد میلاد میلاد رہے گا, میلاد میلاد میلاد رہے گا. ناموں سے صحابہ کے علمدار رہیں گے, ناموں سے صحابہ کے علمدار رہیں گے. ازواج مقدس کے نمک خار رہیں گے, ازواج مقدس کے نمک خار رہیں گے. ہم سے نہ ہوگی بیعت دست یزید پر, ہم سے نہ ہوگی بیعت دست یزید پر. ہم آل محمد کے وفادار رہیں گے. میلاد رہے گا, میلاد رہے گا, میلاد ہمارے ساتھ ہے رحمت کی جھڑی ہے انوار کی برسات ہے رحمت کی جھڑی ہے یہ آمنا کے لال کے آنے کی گھڑی ہے یہ آمنا کے لال کے آنے کی گھڑی ہے شربت کی سبھی لے کہیں سرکار کا لنگر شربت کی سبھی لے کہیں سرکار کا لنگر کھائیں گے اجاگر کے یہ میلاد نبی گئے کوئی گلی ایسی نہیں جو نہ سجی ہو کوئی بھی گھر ایسا نہیں جو نہ سجا ہو محفل درود کی نیاز نبی پاک کی شربت کی سبھی لے